कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। जाने मान्छेले जाँदा जाँदै ठगेर जान्छ होला, जाने मान्छेले जाँदा जाँदै ठगेर जान्छ होला, मन पनि आफैसँग लगेर जान्छ होला, जाने मान्छेले जाँदा जाँदै ठगेर जान्छ होला, मन पनि आफैसँग लगेर जान्छ होला, जतन गर्न यो मनलाई म कहाँ लगेर राखौँ, आँखैमा राखौँ भने पनि त बगेर जान्छ होला। यो मन भन्छ कहाँ जाऊँ, कसले नि बेला बस्ने ठाउँ, मै दुखीको बिरालो हो, आहै आफ्नै घर गाउँ, बुद्धवीर लामाको शब्दमा आफैले संगीत भरेर शम्भु राईले गाउनु भए जस्तै महसुस भइरहेछ हिजो आज। अझ यसरी भनौँ, आफैसँग भएको मन अचेल आफैसँग नबसु भन्छ, कतै टाढा जाउँ भन्छ, कतै दूर दूर भइजाउँ भन्छ, म आफै जा ऊ आफै जानुस् कति टाढा, ऊ आफै जानुस् कति दूर, केही बताउँदैन बस यति भन्छ, यहाँबाट ठाउँ फेरौँ, कतै पर पुगौँ, कतै फरक यात्रामा सामेल हुँ, म केही ठम्म्याउनै सक्दिनँ यो मनको कुरा, मान्छेहरू भन्लान् व्यक्ति र मन फरक हुनै सक्दैन, व्यक्तिभित्रको एक हिस्सा न हो मन हो यस्तै भन्लान्, सरस्वती सोची हेर्दा देखिन्छ पनि त्यस्तै, तर अलि बेसी बुझी ल्याउँदा यो मन र मान्छे झन्डै झन्डै अलग अलग जस्तै लाग्न थाल्छन्। त्यो कसो गरी पनि भने मान्छेसँग मन मात्रै हुँदैन, मस्तिष्क पनि हुन्छ र अक्सर हान्था परिरहन्छ मन र मस्तिष्कको, कि मान्छेलाई कसले आफ्नो इच्छा अनुसार चलाउने भनेर, यस्तै त हुन्छ कति धेरै पटक, मनले एउटा गरौँ भन्छ, मस्तिष्कले अर्कै गरौँ भन्छ, यसरी फरक भइदिन्छ मान्छे र मन। त्यही मन भड्किएको छ अचेल, ठेगानमा छैन त्यही मन, हुनसक्छ यो मतलबी दुनियाँदेखि आजित पो भयो कि यो, त्यस्तो हुन पनि त सक्छ, मान्छेहरूको भिड मात्रै भएर कहाँ हुन्छ र, त्यो भिडमा आफ्नो भन्न सकिने मान्छे पनि त हुनु पर्यो नि, चरा उडेको देख्दा पनि त्यसले उड्न जानेन भनेर उचितो काट्ने मान्छेहरूको भिडमा म जिन्दगी बाँच्ने चेष्टा गरिरहेछु र खेपिरहेछु त्यस्तै अनगिन्ती प्रहार, यसरी पनि एक्लो एक्लो ठान्दैछु आफूलाई अचेल यो छ्यास छ्यास्ती मान्छेहरूको भिडमा, कोही आए जस्तो, कोही गए जस्तो, मनमा भएको छ प्रलय जस्तो, कोही आए जस्तो, कोही गए जस्तो, मनमा भएको छ प्रलय जस्तो, यी मान्छेहरूको भिड बिरानो लाग्दैछ सबै भएर पनि कोही नभए जस्तो। I कहिले आँसु कहिले हाँसो कहिले आँसु कहिले हाँसो के हो जिन्दगी यो मनमा गोलागिरहन्छ केले निभ्ने हो यो मन भन्छ कहाँ म कहिलेकाहीँ सोच्छु यदि यो मनसँग पखेटा हुँदो हो त यो निष्फिक्री कहाँ कहाँ उडी हिँड्थ्यो होला कहाँ कहाँ गुण बनाई बस्थ्यो होला ककसको मनसँग मन मौजी मितेरी गाँच्नमा व्यस्त भई टोपल्थ्यो होला खै के गर्थ्यो होला यो फगत यस्तै सोचेर पनि म अचिल आफैलाई आफैदेखि केही पर पुर्याइदिन्छु खासै हुने त केही होइन यसो गर्दा तर यो एक्लोपन यो खल्लोपन केही बेर भए पनि दूर भए झैँ लाग्छ जब म स्कुल जान थालेँ त्यसपछि मज्जा मज्जाको कुराहरू पढ्न पाएँ ताराबाजी लैलै पढ्न पाएँ बसो बसो रे वसुन्धरा बहिनी पढ्न पाएँ खुब रमाइलो लाग्थ्यो यस्ता कुराहरू पढ्न पाउँदा पढ्दै जाँदा किताबको अन्तिम पानामा भएको कुखुरी कहाँ बासी भात कहाँ पनि मैले पढेँ खोइ बासी भात बिरालोले खायो खोइ बिरालो मुसा मार्न गयो भन्दै पढ्दा म सधैँ मैले घरमा खाने बासी भात सम्झिन्थेँ र यसको महत्त्व मलाई थाहा थियो अनि मेरो मनमा एउटा प्रश्न उब्जिन्थ्यो कि त्यति मिठो बासी भात खाइदिने बिरालोको खोजी गर्नुपर्नेमा किन त्यसलाई त्यत्तिकै छाडेर खोइ मुसा खोइ दुलो खोइ गाई खोइ खोला भन्दै अरू अरूलाई खोजी हिँडेको होला किन बिरालोलाई चाहिँ नखोजेको होला यस्तै सोच्थेँ म कसैलाई सोद्धिनथे तर आफै सोचिरहन्थे मात्रै यसै गरी मैले सानो छँदा गाउँमा मकै गोड्ने खेतालाहरूलाई हेरेँ धान रोप्ने रोपारहरूलाई देखेँ अनि मेरो मनमा एउटा प्रश्न उब्जियो कि मकै गोड्नेहरू गोड्दै गोड्दै अघि अघि गए जस्तो धान रोप्नेहरू रोप्दै रोप्दै किन अघि अघि जाँदैनन् होला रोपारहरू चाहिँ किन रोप्दै रोप्दै झन्झन पछि पछि सर्छन् होला त्यति बेलाको बालख मन यस्तै यस्तै बकमफुसे प्रश्नहरू आफैलाई सोधिरहन्थ्यो अनि संसारमा सबैभन्दा गाह्रो प्रश्न चाहिँ आफैले आफैलाई सोधेको हुँदो रहेछ मान्छेलाई त्यो किन पनि भने आफूलाई जे थाहा छैन त्यही त सोधिँदो रहेछ नि त्यस्तै प्रश्न अचेल आफैसँग सोधिरहन्छु म कि मेरा साथीहरू धेरै मेरा आफन्त इष्टमित्रहरू अत्यधिक मेरा हितैषीहरू पनि मनज्ञ मेरा बैरीहरू पनि यथेष्ट फेरि पनि म किन एक्लो हो अचेल यही प्रश्न बारम्बार दोहोरिरहन्छ मनमा मान्छेहरू देख्छन् ममा पीरहरूको भारी छैन अनि भन्छन् तँसँग त आँसुको भकारी छैन मान्छेहरू देख्छन् ममा पीरहरूको भारी छैन अनि भन्छन् तँसँग त आँसुको भकारी छैन खासमा मेरो व्यथा उनीहरूलाई के थाहा भनौँ भने मेरो दुःख थिग्न सक्ने चौतारी छैन बेला बस्ने ठाउँ मै दुखीको बिरालो हो आहै आफ्नै घर गाउँ आहै आफ्नै घर गाउँ यो मन भन्छ कहाँ जाऊँ कसलाई आफ्नो भन्नु र खै कसलाई पराई भन्नु, मनको कुरा कोसँग पो मनै जलाई भन्नु। कसलाई आफ्नो भन्नु र खै कसलाई पराई भन्नु, मनको कुरा कोसँग पो मनै जलाई भन्नु। सहारा नै छैन तर चलिरहेछ जिन्दगी, यो लौरो टेकी भन्नु कि त हाँगो समय भन्नु। सिआइएनमा सोमबार हरेक हप्ता आउँछ, एकै छिनमा जान्छ तर सबको मनमा छाउँछ। रेकर्ड गरी राखेर नि सुनाइदिनुहोस् कसैलाई, ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। जिन्दगीसँग केही नजिक हुने प्रयास गर्ने एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै एक्लो महसुस गरिरहनु भएको तपाईँ, कतै सबै भएको महसुस गरिरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। एक हप्ताभरि कता कता डुलेको तपाईँको मनलाई एकैछिन आफैसँग जम्का भेट गराइदिन आइपुगे सारथी सुनिल राज भारतसँगै। कहिले काहीँ यो मन यसै दुख्छ होला कसो गरी, कहिले काहीँ यो मन यसै दुख्छ होला कसो गरी, अनि सँगै हुने मान्छे लुक्छ होला कसो गरी, यस्तै अर्को कुरा पनि भनिदेओस् कोही मलाई, सधैँ रुन आँसुहरू पुग्छ होला कसो गरी। यसरी बोलिरहँदा पछाडि बजिरहेको यो आवाज झन्झन सुनु सुनु लागिरहने त्यो आवाजलाई अलिकति मधुरो बनाउँदै यो मेरो आवाज चाहिँ अलि चर्को बनाएर आइपुगेँ। म महावीर विश्वकर्मा। सामुदायिक सूचना नेटवर्क सिआइएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मन तपाईँ धेरै रेडियोहरूबाट सुनिरहनु भएको छ। अनलाइनमा www.cin.org पनि तपाईँ सुनिरहनु भएको छ भने www.radiohimalay.com बाट पनि सुनिरहनु भएको छ। अरू पनि थुप्रै थुप्रै माध्यमहरूबाट सुनिरहनु भएको होला। एकैछिन मात्रै समय लिएर आउँछौँ, आउनुभन्दा जानु हतारो जस्तो हुन्छ, आगो लिन आएको जस्तो हुन्छ, आउनु पाएन जान हतारो। त्यसैले पनि म धेरै अरू अरू कुराहरूमा भुल्दिनँ। कहिलेकाहीँ एकदमै नरमाइलो लाग्छ, तपाईँलाई पनि लाग्छ होला, खल्लो खल्लो लाग्छ जिन्दगी, आफ्नो भन्नेहरू सबै हुँदा पनि एक्लो महसुस हुन्छ, कोही नभए जस्तो हुन्छ, किन यस्तो हुन्छ होला, यही कुरा गर्न मन लाग्यो आज। किन कहिलेकाहीँ एकदम एक्लो जस्तो लाग्छ होला मान्छेहरूको भिडमा, आफ्नो कोही नभए जस्तो किन लाग्छ होला। महिला साथीहरू 01-5260-646 नम्बर प्रयोग गरेर आउनुहोला। पुरुष साथीहरू 01-5260-761 नम्बर प्रयोग गरेर आउनुहोला। अनि यौनिक तथा अल्पसंख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रो लिङ्गी भनेर चिनाउनुहुन्छ, उहाँहरू जुनसुकै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। दुईवटै 01-5260-646, 01-5260-761 यी दुवै नम्बरहरू खुला गरेका छौँ। किन कहिलेकाहीँ एकदमै एक्लो महसुस हुन्छ होला, यो विषयमा आज कुराकानी गर्न मन लागेको छ। त्यसरी एक्लो महसुस हुँदाखेरि चाहिँ के गर्नुपर्छ भन्ने विषयमा चाहिँ अर्को हप्ता हामी कुरा गरौँला। आज चाहिँ कारण खतल्न मन लागेको छ, किन यस्तो हुन्छ होला कि कहिलेकाहीँ एक्लो महसुस। फेसबुकमा प्राप्त भएका केही विचारहरू म अघि सार्छु। इजुटेरीको प्रतीक यो म आइडीबाट प्राप्त भएको विचार छ। सम्बन्धले आफ्ना भए पनि व्यवहारले पराई भइदिँदा मान्छेलाई मान्छेकै भिडमा एक्लोपनको महसुस हुन्छ होला भनेर रिता पौडेल भन्नुहुन्छ। जब आफ्नो सबै पराया हुन्छन् नि अनि आफ्नो लाग्न आफ्नो लाग्ने पनि विश्वास उडेर जान्छ, सायद त्यही भएर हो सबल सबै हुँदा हुँदै पनि एक्लो महसुस हुन्छ भन्नुभएको छ। लामा मिलन लेख्नुहुन्छ, जिन्दगीमा सबैको लक्ष्य र उद्देश्य हुन्छ, कैयौँ सपनाहरू पुरा हुन्छ भने कैयौँ सपनाहरू अधुरा हुन्छन्, अनि सोचे जस्तो जिन्दगीको महसुस गर्न नपाउँदा कहिलेकाहीँ आफ्नो मान्छे साथमा हुँदाहुँदै पनि खल्लोपनको आभास हुन्छ होला। लक्ष्मण पुन मगरको विचार छ, सबैजना सँगै हुँदा पनि मनले कोही अरूलाई खोजिरहेको हुन्छ, सो त्यो पलमा अनि अलोन फिल हुन्छ, जेसुकै गर्दा पनि नरमाइलो लाग्छ किनकि त्यो माया हो भनेर। प्रिन्सेस ऐश्वर्या यो आइडीबाट प्राप्त भएको छ। खै दाजु, प्रश्न त मेरै मनको राख्नुभयो तर बुझ्न सकिरहेको छैन र यस विषयमा म फेल भएँ पटक पटक जान्ने कोसिस गर्दा पनि भनेर। बिनिराम पाण्डेको विचार छ, मनभित्रका आशाहरू पुरा नहुँदा सबै हुँदाहुँदै पनि एक्लो महसुस हुन्छ भनेर। पक्कै पनि मनभित्र धेरै आशाहरू हुन्छन्, इच्छाहरू हुन्छन्, रहरहरू हुन्छन्, ती सबै पुरा हुँदैन र त्यसरी पुरा नहुँदाखेरि एक्लोपनको महसुस हुन्छ मान्छेलाई। एक्लोपनको महसुस हुने त्यो चरणमा आइरहँदा त्योभन्दा अगाडि चाहिँ मान्छेका रहरहरूसँग त्यसले सम्बन्ध गाँस्छ। ती रहरहरू जब पुरा हुँदैनन्, केही समस्याहरू सिर्जना हुन्छ जिन्दगीमा र त्यसलाई समाधान गर्ने हातहरू साथहरू भेट्टाउँदैन मान्छेले, त्यति बेला एक्लोपनको चरणमा पुग्छ ऊ, त्यस्तो महसुस गर्ने चरणमा पुग्छ। भौतिक रूपमा मान्छेहरूको उपस्थितिले खासै अर्थ राख्दैन यो मनको सम्बन्धलाई, किनकि मनले मनको सम्बन्ध खोज्छ, आफ्ना भन्नेहरू खोज्छ, सुखमा सँगै मुस्कुराउन सक्ने मान्छे खोज्छ, रोइदिँदा सँगै रुन सक्ने मान्छे, आफ्नो आँसु पनि पुछिदिन सक्ने मान्छे खोज्छ। कतै बाटो भुलेर अल्झिरहँदा त्यहाँबाट पार लगाइदिन केही भए पनि सुझाव दिने मान्छे खोज्छ। जब भेटिँदैनन् यस्ता मनको मान्छेहरू, त्यति बेला एक्लोपनको महसुस लाग्छ, सबै भएर पनि कोही नभए जस्तो। केही छिन अगाडि मैले एउटा मुक्तक पनि वाचन गरेको थिएँ, कोही आए जस्तो, कोही गए जस्तो, मनमा भएको छ प्रलय जस्तो, यी मान्छेहरूको भिड बिरानो लाग्दैछ, सबै भएर पनि कोही नभए जस्तो। यस्तै हुन्छ। सोनु कुमारी लेख्नुहुन्छ, उसकै खुसीको लागि आफ्नो सारा जीवन उसलाई नै सुम्पिदिँदा, ऊ खुसी हुँदा आफू उसँगै रमाउँदा पनि जब उसले आफ्नो मनको भावना नबुझिदिँदा मन खल्लो भएर आउँछ भनेर नवराज सुनारको विचार छ। कुनै कुनै समस्या यस्तो हुन्छ कि चाहेर पनि कसैलाई भन्न सकिँदैन अनि त्यो क्षणमा आफ्नो भन्नेहरूले कुरा नबुझ्दा यस्तो लाग्छ। संगम राई थोलुङ यो आइडीबाट प्राप्त भएको विचार छ। जुन आफ्नो मान्छे भन्नेले नै आफूलाई छोडेर पराईसँग गएर आफ्नै छेउछाउ देखिन्छन् नि, त्यो बेलामा एकदमै नरमाइलो लाग्छ, खल्लो खल्लो लाग्छ, आफ्नो मान्छे सबै हुँदा पनि एक्लो महसुस हुन्छ जस्तो लाग्छ भनेर दिप केसीको विचार छ। आई थिङ्क आफन्त सधैँसँगै भए पनि आफूले चाहेको मान्छे नियर नहुँदा एलोन फिल हुन्छ भनेर नरेन्द्र धामीको विचार छ। मान्छेको स्वभाव विचित्रको हुन्छ, कुनै बेला मान्छेसँग सबै कुरा भए पनि कुनै न कुनै कुराको अभाव महसुस गर्छ र आफ्नो जीवन खल्लो ठान्छ भनेर लेख्नु भएको छ। हामीले फोन चाहिँ खुल्ला गरेका छौँ 01-5260-646 र 01-5260-761 नम्बर। एकदमै थोरै समय मात्रै बाँकी राखेर आइपुग्छौँ, त्यसैले पनि तपाईँहरू फोनमा नआइरहँदाखेरि म चाहिँ सकेसम्म धेरै विचारहरू फेसबुकबाट लिउँ भन्ने त्योतर्फ अग्रसर भइरहेको हुन्छु। अस्सिका भण्डारी लेख्नुहुन्छ, मन नै दुःखी भएपछि कसको के लाग्छ र, चाहे हजारौँ मान्छेको भिड किन नहोस्, दुखी मन एक्लो नै हुन्छ भनेर। तपाईँले पनि त्यो फिल गर्नुभएको होला कहिलेकाहीँ, एकदमै एक्लो लाग्छ, एक्लै बसिरहन मन लाग्छ, यो भिडभन्दा टाढा जाउँ भन्ने मन लाग्छ, यहाँ जो छन् ती कोही पनि मेरा होइनन् भन्ने लाग्छ, यहाँ जो छन् ती कोही पनि मेरो मन बुझ्दैनन् भन्ने लाग्छ, म यिनीहरूभन्दा पृथक छु, मेरो सोचाइ फरक छ, मेरो भोगाई फरक छ, म अलि फरक किसिमको विचार राख्छु, म अलि फरक ढङ्गले आफ्नो जिन्दगी बिताउन खोज्छु भन्ने लाग्छ। यी मान्छेहरू मबाट जे चाहन्छन् म त्यो गर्न चाहन्न, म अर्कै खाले जिन्दगी बाँच्न चाहन्छु, म जिन्दगीलाई फरक ढङ्गले जिउन चाहन्छु भन्ने लाग्छ। र त्यो भिडमा कहिलेकाहीँ आफू मात्रै त्यो एक्लो बृहस्पति भएको जस्तो, अर्थात् अरूभन्दा आफू एकल काटे छुट्टै भएको जस्तो महसुस हुन्छ हामीलाई। त्यो चरणसम्म आइपुगिरहँदाखेरि केही भोगाईहरूले त्यसमा काम गरेका हुन्छन्, केही बोलीचालीहरूले, केही सम्बन्धहरूले काम गरेका हुन्छन्। यसलाई अझ यसरी भनौँ, हामीले जे भोग्छौँ त्यही भोगेको कुराहरूबाट हामी विचार निर्माण गर्ने गर्छौँ। जस्तै हामी कोही साथीसँग बोल्छौँ, ऊ हामीसँग राम्रैसँग बोल्छ, उसँग केही व्यवहार हुन्छ, या हामीले ऊबाट केही चाहन्छौँ उसले पुरा गर्छ, त्यतिन्जेल हामीलाई लाग्छ म खुसी छु, यहाँ मेरो भन्नेहरू धेरै छन्, मैले एकपटक इच्छा मात्र जाहेर गर्नुपर्छ, मेरा इच्छाहरू पुरा हुन्छन् भनेर। त्यो क्रियाकलापले त्यो विचार निर्माणमा पुर्याउँछ हामीलाई। जब कुनै दिन त्यही व्यक्तिसँग या अरू कोही व्यक्तिसँग हामीलाई अप्ठ्यारो पर्दा, मानिलिउँ कुनै अब पैसा आवश्यकता पर्दा हामी माग्छौँ भने, या कुनै सहयोग माग्छौँ भने प्राप्त हुँदैन, अर्कोसँग माग्छौँ तब पनि प्राप्त हुँदैन, यस्तो अवस्थामा मेरा समस्याहरू सुल्झाउनका लागि कोही पनि छैनन् मसँग, कुनै हातहरू छैनन्, कुनै साथहरू छैनन् भन्ने लाग्छ। र यो घटनाले एउटा विचार निर्माण गराउँछ, त्यही विचार निर्माणको आधारमा टेकेर महसुस गर्छौँ हामी एक्लो छु म, एक्लो छु भन्ने। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हलो हलो भन्दै भन्दै गइसक्नुभयो। यो भित्तामा पिलपिल बलिरहेको यो पिर्लिक पिर्लिक गरिरहेको घडीले 50 मिनट गइसकेको सङ्केत गरिसकेको छ। 52 मिनट जाँदा चाहिँ हामी छुट्टिनुपर्छ, किनभने रेडियोका साथीहरूलाई यो 10 बजेको समाचार आउनुभन्दा अगाडि विज्ञापन पनि बजाउनु पर्ने हुन्छ रेडियोमा, त्यसैले पनि हामी त्यति बेला चाहिँ बिदाई माग्नुपर्ने हुन्छ। त्यसैले पनि अब फोन लिँदैनौँ हामी है सुनिल, अघि झन्डै 32 हुँदा कार्यक्रम सुरु हुन्छ, 9 बजेर 32 हुँदा 52 हुँदा छोड्नुपर्छ। यसो गरी हेर्दा त 20-21 मिनट मात्रै छ कार्यक्रममा, त्यसैले पनि निकै चपेटामा परेका छौँ अचेल चाहिँ हामी। ठिक छ, खैर यो कुरालाई यहीँ छोडौँ। पुष्पा पौडेल लेख्नुहुन्छ, सायद मनमा नमिठा र आफ्नो भन्ने मान्छेले चित्त दुःखको हुँदा एक्लो महसुस हुन्छ होला भनेर। दिल्लीराज केसी भन्नुहुन्छ, धेरै पहिला देखेका दुःख पीडाहरू कसैलाई भन्न नसक्दा, कुनै कुरामा असफल हुँदा, आफ्नो कुरा कसैले नबुझ्दा आदि कारणले खल्लो लाग्छ जिन्दगी भनेर। रमिता राणा मगरको विचार छ, आफ्नो भन्नेहरू पनि सबै आफन्त हुँदैन अनि आफ्नो समस्याहरू भन्न सकिँदैन जुन बेला कसैको अभाव भएको हो कि भन्ने भावहरू सिर्जना हुन्छ भनेर। रोशन मल्ल ठकुरीको विचार छ, जब जिन्दगीका पाइला चाल्दा चाल्दै कुनै वस्तुले अवरोध खडा गरिदिन्छ, त्यो बेला हटाउन खोज्दा खोज्दै पनि अन्त्य हुँदैन अनि त्यस बेला मान्छेहरूको बिचमा एक्लो महसुस हुन्छ भनेर लेख्नु भएको छ। म अरू विचारहरू चाहिँ लिन भ्याइनँ फेसबुकबाट, आज छुट्टिनुपर्छ अर्को हप्ता। आज हामीले कुराकानी गर्न खोज्यौँ कि कहिलेकाहीँ किन एक्लो महसुस हुन्छ भनेर। फोनमा आउनुहुने साथीहरूको विचार लिन भ्याएनौँ, तर धेरै साथीहरूको फेसबुकबाट चाहिँ विचार लियौँ। धन्यवाद तपाईँ सबैलाई जो फेसबुकमा विचार राख्नुभयो, जो फोनमा आउने प्रयास गर्नुभयो र पनि हामी तपाईँसँग कुरा गर्न चाहिँ सफल भएनौँ। अर्को हप्ता हामी कुरा गर्नेछौँ कि त्यस्तो एक्लोपनको महसुस भएको बेला के गर्ने भन्ने विषयमा। त्यो एक्लोपनको महसुस बढ्दै जाँदा मान्छे आत्महत्याको अवस्थासम्म पनि पुग्न सक्छ, त्यसैले त्यस्तो बेलामा कसरी चाहिँ त्यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा अर्को श्रृङ्खलामा कुरा गर्छौँ। आज चाहिँ छुट्टिनुपर्छ, अब अघि भर्खर आथ्यौँ, अहिले भर्खर छुट्टिन खोज्यौँ। यतिन्जेल सँगै बस्नुहुने तपाईँ सबैलाई एकमुष्ट रूपमा धन्यवाद, र यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्छु। र म महावीर विश्वकर्मा पनि आजको विषयमा आफ्नो विचार राख्दै छुट्टिन्छु। अर्को हप्तासम्मको लागि चाहिँ ओझेल पर्छु कि किन एक्लो महसुस हुन्छ कहिलेकाहीँ भन्ने विषयमा आफ्नो विचार राख्दै। मनमा बस्ने मनको मान्छे कसैलाई बनाइन मैले, अनि मनको कुरा पनि कहीँ कतै बताइन मैले। मनमा बस्ने मनको मान्छे कसैलाई बनाइन मैले, अनि मनको कुरा पनि कहीँ कतै बताइन मैले। र त यो जिन्दगी नै एक्लो एक्लो लाग्न थाल्यो, खोजी हेर्दा वरिपरि जब कोही पाइन मैले। हस् जान्छु, अर्को हप्ता आउँछु नि, नमस्कार। एक जिंदगी मा सबै सानो मनको पीडा भन्न सकिन मनकै पीडा बुझी दिने कोही छैन सबै सानो मनको